اسلام کے معاشرتی دروس کا سلسلہ شروع کرتے ہیں، یعنی وہ باتیں جن سے آخرت میں تو فائدہ ہوگا ہوگا لیکن یہ زندگی بھی خوبصورت بن جائے گی، زندگی کی جو پریشانیاں ہیں اللہ تعالیٰ اس کو بھی دور فرما دے گا. اور اس میں سب سے جو بنیادی نقطہ ہے وہ ہے تقدیر پر ایمان. اب اس کو ایک مزیدار مثال سے سمجھاتا ہوں آپ کو. ہمارے گھر میں جو ہے نا بلی پلی ہوئی، بلی سال میں بعض اوقات دو دفعہ اور بعض اوقات تین دفعہ بچے دیتی ہے، اور کبھی دو دیتی ہے، کبھی تین بھی دیتی ہے، کبھی چار بھی دیتی ہے. اگر دو لگائیں اوسطاً تو کم سے کم بھی چار ہو گئے سال میں، ورنہ چھ بھی ہو سکتے ہیں. چلو چار لگا لیں، ایک سال میں چار بچے، سمجھ آ رہی؟ اگر بلی کے سارے بچے جی جائیں، سب زندہ ہوں بلی کے بچے، کوئی بچہ مرے نہیں، تو بلیاں بلیاں ہی ہوں گی، انسان نہیں ہوں گے. ایسا ہی ہے نا، بات سمجھ آ رہی ہے؟ اور کتے کے بچے اس سے بھی زیادہ ہوتے ہیں، دیکھیں. لیکن پھر بھی آپ دیکھیں کتے کتنے بھی زیادہ ہیں، ہم سے کم ہیں. ابھی دیکھیں مسجد میں کتنے اللہ کے فضل سے لوگ بیٹھے ہوئے، کبھی اتنا بڑا مجمع دیکھا؟ اللہ نہ کرے کتے اتنے سارے جمع ہو کے آ جائیں تو کیسے لگے گا. اب کیا ہے، یہ اللہ تعالیٰ کی پلاننگ ہے کہ بچے پیدا ہوتے ہیں اور مر جاتے ہیں. اور بلی کے بچے کیسے مرتے ہیں؟ بلا کھا جاتا ہے. اچھا کھاتا بھی نہیں ہے، مار دیتا ہے جان سے. ایسی میں ایسی یہ اپنی کہانی سنا رہا تھا اپنے چھوٹے بھائی کو، کہنے لگا یار یہ تو کسی عجیب سی بات ہے، اللہ تعالیٰ اس کو پیدا ہی نہ کرے. اب بلی بیچاری پریشان ہو رہی ہوتی ہے، بلوں سے چھپا رہی ہوتی ہے اپنے بچوں کو. دیکھا ہو آپ، کبھی منہ میں دبا ادھر بھاگے، کبھی منہ میں دبا ادھر بھاگے. کہتے ہیں نا بلی کا بچہ جب تک وہ بارہ گھر میں تبدیل کرے. حالانکہ یہ ہمیں فضول بات ہے، میں نے تو اپنے گھر میں دیکھا ایک ہی گھر میں پل جاتے ہیں بچے، وہ حفاظت کی غرض سے ادھر سے ادھر ان کو گھماتی اور نگرانی کرتی ہے، اپنی راتوں کی نیندیں ختم کر دیتی ہے. اور پھر وہ یعنی بچہ لانے کی ایک تکلیف، پھر اس کی حفاظت کی دوسری تکلیف. اور جب بچہ آ جائے تو اللہ نے بلے کے دماغ میں پتنی کیا ڈال دی ہے کہ بلّا یہ چاہتا ہے کہ بس میں کسی طرح اس کو مار دوں، اس کے بچوں کو مار دوں. کتے کے بچے ہیں، کبھی گاڑیوں کے نیچے آ جاتے ہیں، کبھی اس کے نیچے آ جاتے ہیں، کبھی اس کے نیچے آ جاتے ہیں، ختم ہو جاتے. یہ میں کہانی کیوں سنا رہا ہوں؟ اور بھائی یہ اس لیے بتا رہا ہوں کہ یہ کائنات اللہ چلا رہے ہیں، ہم نہیں چلا رہے. اس کائنات میں بہت کچھ ایسا ہو رہا ہے جو ہماری کھوپڑی میں نہیں آنے والا. اب یہ کامن سینس کی بات ہے نا کہ اب یہ تو تکلیف کا مرحلہ ہے نا کہ بچے کو دوسرا جانور آ کے مار رہا ہے. جنگل میں چلے جائیں، ہرن بیچارہ جان بچا رہا ہوتا ہے، شیر اس کو پھاڑ کے کھا جاتا ہے، سانپ جو ہے اپنے بچوں کو کھا جاتا ہے. اس لیے سانپ کے بچے جب پیدا ہوتے ہیں تو فوراً بھاگ جاتے ہیں، کیونکہ انہیں پتہ ہے کہ ہماری امی ہمیں کھا جائے گی. اور بچھو کا جو پیدائش کا عمل ہے وہ اس سے بھی عجیب سا ہے. بچھو کے جب بچے پیدا ہوتے ہیں تو وہ اپنی اماں کی کمر پہ چڑھ جاتے ہیں اور اتنا اس کو کھاتے ہیں نوچ نوچ کے کہ وہ جان سے بڑھ چلی جائے، وہ جان سے چلی جاتی ہے. یعنی جب بچھو پیدا ہو جاتے ہیں ایک دفعہ دوبارہ وہ بچھو زندہ نہیں رہ سکتا. یہ کائنات اللہ چلا رہے ہیں پیاروں. اس کائنات میں بہت کچھ ایسا ہوگا جو ہماری عقل میں نہیں آئے. یہ ہے تقدیر. آمنت باللہ و ملائکتی و کتبی و رسلی و یوم الآخری و القدر خیری و شرری من اللہ تعالی و الباس بعد الموت. اللہ نے جو مقدر کر دیا ہے وہ ہوگا، اس کی کیا مصلحت ہے وہ اللہ بہتر ہے، ہماری کھوپڑی میں نہیں آ سکتی ہے چیز. میں نے پوری محنت کری، پوری جستجو کری، پوری ایفرٹ لگائی، نتیجہ نہیں نکلا. ایک آدمی ہے دکان بازار کے اندر، دو دکانیں ہیں اور ایک جیسا سامان ہے، ایک جیسی ایفرٹ ہے، کوئی خاص فرق بھی نہیں ہے. ایک کے پاس گاہکوں کا اتنا رش ہے کہ وہ भगाता है तो लोग नहीं भागते, और दूसरा बेचारा स्कीमें लगा लगा के थक रहा होता है फिर भी नहीं आते लोग। देखा होगा एक ही इदारे में दो मुलाजिम हैं, एक जैसी एफर्ट कर रहे होते हैं, एक को सेठ लाख रुपए भी दे देता है और दूसरे को होता है देखो 20,000 दे देता। ये क्या चीज है? ये अल्लाह की तरफ से मुतय्यन करदा चीज है। कुछ हदीसें हैं तकदीर से मुताल्लिक, लिहाजा अल्लाह ताला ने कुरान मजीद में फरमाया लिकैला तअसु अला मा फातकुम वला तफरहु बिमा आताकुम। अल्लाह ने हर चीज़ जो मुकद्दर कर दी है ना, ये इसलिए किए ताकि तुम्हें इस बात को जो चीज़ तुमसे चली जाए उस पर दिल हार मत बैठो, ये मत सोचो ये मेरे साथ ही क्यों होगी। मैंने शायद पहले भी ये वाक़ा सुनाएगा, हमारे उस्ताद जो है वो कहते मैं कनाडा गया, वहाँ पे मैंने कहा किसी गैर मुस्लिम दोस्त के पास ले जाओ मुझे, तो मैंने पूछा मुसलमानों की ख़ास बात बताओ उससे, तो उसने कहा कि ये लोग जल्दी से परेशान नहीं होते। अब ये कनाडा में रहने वाला जो मुसलमान है उसका यहाँ के मुकाबले में लेवल बहुत कम है, लेकिन जाहिर बात है गैर मुस्लिम है उसको महसूस कर रहा है कि इनका कोई बंदा मर जाता है कहते अल्लाह ने ये लिखा हो, किसी भी वजह से लिखी हो, खुश रहने का इससे बेहतर कोई नुस्खा नहीं, अल्लाह की कसम इससे कोई बेहतर नुस्खा नहीं, क्या अल्लाह की तकदीर पर राजी हो जाओ बस, अल्लाह ने जो मुझे मुकद्दर कर दिया है। हमारे भाई अक्सर एक दुल्ला कहते हैं, और ये भी हदीस से हदीस में भी इस कसम की बात आती है कि अल्लाह ने जो तेरे लिए मुकद्दर कर दिया किसी काम को ये कर ये कह के छोड़ो मत कि इससे क्या होगा, अल्लाह ने जो तुम्हारे लिए मुकद्दर कर दिया है वो तुम्हें मिल के रहेगा। तो वो भाई कहते हैं कि वक्त से पहले नहीं नसीब से ज़्यादा, अल्लाह ने जो जिस वक्त जो मुकद्दर कर दिया वो होके रहेगा, वो उससे आगे पीछे नहीं हो सकता। लिहाजा करना क्या चाहिए, जिसका तकदीर अच्छा, हमारे यहाँ दो इंतहा हैं इस मामले में, इस पे इंशाल्लाह एक दो दिन मजीद भी बात होगी। एक इंतहा तो ये है कि भाई जब अल्लाह ने सब कुछ लिख दिया है तो लिहाजा मेहनत करने की क्या जरूरत है, एक इंतहा ये भी। अब किसी से बोलो भाई तू धंधा तू नौकरी भी नहीं जा रहा, काम धंधा नहीं कर रहा, अल्लाह ने ये लिखा हुआ है मेरे मुकद्दर में, मैं ऐसी परेशान ना हूँ लोगों के सामने भी मांग करूँ, ठीक एक इंतहा। और एक इंतहा ये कि नहीं मैं तो कुछ भी करके आसमान से सितारे भी तोड़ के ले आऊँगा, जैसे हमारे यहाँ वो आजकल सोशल मीडिया का दौर है ना, मोटिवेशनल स्पीकर लोगों में हाइप क्रिएट कर देते हैं, मेहनत करो फलां को बिल गेट्स को देखो, फलां को देखो उसे यूँ कर लिया, उसे फलां ने मेहनत करी तो वो इतना ऊपर चले गया, हो भाई हर आदमी नहीं जा सकता ऊपर, हर आदमी बिल गेट्स ही बन जाएगा मेहनत करके, होता है इस पर भी इंशाल्लाह वाकयात भी सुनाऊंगा। मुसलमान का काम क्या है कि छोटा सा काम भी इस वजह से ना छोड़े कि यार ये तो छोटा सा इससे क्या होगा, क्योंकि किसी भी सबब में जो तासीर पैदा करनी है वो किसने करनी है, अल्लाह ने, किसने करनी है, अल्लाह ने करनी। अब आपसे कहा जा रहा है यार आपके पास 2-4 हज़ार हैं, आप इसमें कोई ठेले लगा के बैठे हो, यार इसमें क्या होगा मिल जाए, इसमें कोई बचत होती नहीं है, बच्चों की चीज़ें लगा लूँगा इसमें क्या होगा, भाई देने वाला तो अल्लाह है ना, तुम थोड़ी हो। हज़रत ज़की के भी मरहूम रहमतुल्लाह अलैह ने अपना वाक़या लिखा है, कहने लगे कि एक दिन जो है बारिश हो रही थी, शदीद बारिश लाहौर में, उनका मकतबा था किताबों का इस्लामी किताबों का, तो दिल में ख्याल आया इस बारिश में कौन, मिसाल कुरान मजीद के नुस्खे हैं या इस्लामी किताबें कौन ले लाएगा बारिश में, परचून की दुकानों तो चलो फिर भी समझ में आता, फिर सोचा कि वक्त तो अल्लाह को दिया हुआ है ना, इंसानों को दिया हुआ नहीं, हमारा काम है जाके बैठना, भाग गुजरा अल्लाह का काम। कहता हूँ मैं जाके बैठ गया और हैरान होता हूँ लोग छतरियाँ लेकर कुरान मजीद के नुस्खे लेने और किताबें लेने आ रहे, समझ में आती है बात, तो सबब तो अल्लाह ने पैदा करना है। तकदीर का ये मतलब नहीं है कि आप बोलो नहीं यार अल्लाह ने मेरे मुकद्दर में गुर्बत लिख दी है तो मैं ऐसे परेशान रहूंगा, कोई छोटे काम को भी छोटा ना समझो, किसी मामूली सी चीज को मामूली नहीं समझो, क्योंकि सबब अल्लाह ने पैदा करा। वो ताजिरों में एक बात चलती है ना यार, ग्राहक इंपॉर्टेंट होता है, इसको जाने मत दो, भले वो छोटा सा है, कल आज ये कम की खरीदारी कर रहा है कल बड़ी भी खरीदारी करेगा, ये ऐसी ही बातें आ गई। हम तो इस वजह से करते हैं कि अल्लाह का हुक्म, अल्लाह ताला से तो अल्लाह ताला पर करने वाला बना दे। कल फिर बात करेंगे। اللهم صل على سيدنا محمد صلى الله عليه وسلم وجعلنا منهم واخذل من خذل من محمد صلى الله عليه وسلم فلا تجعلنا منهم وصلى الله تعالى على سيدنا محمد وعلى اله وصحبه اجمعين برحمتك يا رب العالمين.